यति बेला बिहानको 7:30 बजेको छ। अब प्रस्तुत हुँदैछ सामुदायिक सूचना नेटवर्क सिआइएनले तयार पारेको साझा नेपाल। सामुदायिक सूचना नेटवर्क सिआइएन को साप्ताहिक कार्यक्रम साझा नेपालबाट साथी दीपक आचार्य शर्माको नमस्कार। कार्यक्रम साझा नेपाल पश्चिम महाकालीदेखि पूर्व मेचीसम्म हिमाल पहाड तराई उपत्यका भन्ज्याङ खर्क लेक बेसी सबैतिर बस्ने हामी नेपालीलाई समान दृष्टिकोणले हेर्दै समान अस्तित्व र समान सहभागिताको पक्षमा वकालत गर्ने र समसामयिक विषयमा छलफल गर्ने रेडियो कार्यक्रम हो। हामी नेपालीहरू बीचको एकता सद्भाव सहकार्य र समान सहभागिता सुनिश्चित गर्न सघाउने रेडियो कार्यक्रम साझा नेपालले संविधान निर्माण सामाजिक रूपान्तरण विकास र समृद्धि जस्ता हाम्रा साझा सवालहरूमा खुलेर बहस तथा छलफलहरू हुन सकोस् भन्ने उद्देश्य लिएको छ। कार्यक्रम साझा नेपाल देशभरिका सामुदायिक रेडियोहरूको छाता संगठन सामुदायिक रेडियो प्रसारक संघ अकुराबद्वारा सञ्चालित सामुदायिक सूचना नेटवर्क सिआइएन मार्फत देशभरि प्रसारणमा रहेका 220 भन्दा बढी सामुदायिक रेडियोबाट हरेक साता यसै बेला सुन्न सकिन्छ। साझा नेपाल www.cin.org.np मा पनि चाहेको बेला विश्वभरि सुन्न सकिन्छ। साझा नेपालको आजको भाग 240 हामी संविधान सभामा पेश भएको पुरानो संविधान सभाको राज्य पुनर्संरचना सम्बन्धी विवादलाई कसरी समाधान गरी समयमै संविधान जारी गर्न सकिन्छ भन्ने बारेमा छलफल गर्दछौं। आजको छलफलमा सहभागी हुनुहुन्छ नेकपा एमालेका सभासद आनन्द पोखरेल, नेपाली काङ्ग्रेसका सभासद मदन बहादुर अमात्य र सभासद प्रेम बहादुर सिंह। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन। देशभरिका 220 भन्दा बढी रेडियोबाट प्रसारण भइरहेको कार्यक्रम साझा नेपालको आजको भागमा हामी राज्य पुनर्संरचनाको विवाद कसरी समाधान गर्ने भन्ने बारेमा छलफल गर्दैछौँ। आजको छलफलमा सहभागी नेकपा एमालेका सभासद आनन्द पोखरेल, नेपाली काङ्ग्रेसका सभासद मदन बहादुर अमात्य र सभासद प्रेम बहादुर सिंह, यहाँहरू तिनैजनालाई रेडियो कार्यक्रम साझा नेपालमा हार्दिक स्वागत छ। धन्यवाद। धन्यवाद छ। धन्यवाद आनन्द पोखरेलजी। अहिले अब जुन संविधान निर्माणको प्रक्रिया अगाडि बढेको छ र अहिले विशेष गरेर राज्य पुनर्संरचनाको सवालमा चाहिँ बढी बहस भइरहेको अवस्था छ, यो अब राज्य पुनर्संरचनाको विवाद चाहिँ अघिल्लो संविधान सभाले पुरा गर्न नसकेर संविधान सभा विघटन भयो भनिन्छ, अब यो संविधान सभाले चाहिँ यो छोटो अवधि 8 महिनामा यो विवाद टुङ्ग्याउने सम्भावना तपाईँले कतिको देख्नु भएको छ? मूल प्रश्न म विगतको संविधान सभा र त्यसको स्वरूपमा दोष लाउन त गएको होइन। विगतको संविधान सभाले केवल राजनीतिलाई जनताको तहमा निक्षेपण गर्नुभन्दा प्रदेशलाई कतिवटा बनाउने र त्यसलाई बहुपहिचनवाला बनाउने कि एकल पहिचनवाला बनाउने भन्ने बारेमा छलफल गर्यो र हाम्रो केन्द्रीकृत शासन व्यवस्थाको 240 वर्षको अनुभवलाई दृष्टिकोण गरेर यो केन्द्रमा भएको अधिकारलाई प्रदेशमा, प्रदेशमा भएको अधिकारलाई स्थानीय तहमा र स्थानीय तहमा भएको अधिकारलाई समुदायसम्म पुर्याउने र बस्तीसम्म पुर्याउने 62-को जनआन्दोलनको भावनालाई जनताको तहसम्म पुर्याउने गरी छलफल बहस भएन भन्ने मेरो निर्कुल छ। त्यसले गर्दा आजको सन्दर्भमा हामीले जनताको तहसम्म अधिकार पुर्याउने केवल एउटा केन्द्रको अधिकारलाई प्रदेशसम्म पुर्याएर थुम्के राजा बन्ने जुन संस्कृति देखिएको छ एकल पहिचानको नाममा त्यो कुराको चाहिँ बिठेको र त्यसबारेको छलफल बसले मुलुकको राष्ट्रिय एकतालाई पनि अक्षुण राख्न सक्दैन र जनताको तहमा अधिकार सम्पन्न गर्न सक्दैन। मानिसहरू चाहिँ केन्द्रको अधिकार प्रदेशसम्म पुगेपछि पुरा हुन्छ, तल प्रदेशले निरूपण गर्छ भन्ने जस्ता कुराले कोराकल्पनले आफू छोटे राजा बन्ने छाडेको संस्कृति हिजो संविधान सभामा देखिएको थियो। प्रेमबहादुरजी, अब यो निर्कुल समितिले जुन सहमति र असहमतिका कुराहरू छुट्याएर संविधान सभामा ल्यायो, बहस पनि भयो होइन, यसले चाहिँ पहिलाको भन्दा जटिलता पैदा गरेको छ कि अब चाहिँ यो राज्य पुनर्संरचनाको विवाद र शासकीय स्वरूपको विवादलाई हामी टुङ्ग्याउन सक्छौँ भन्ने आत्मबल मिलेको छ संविधान? जटिलता भन्दा पनि अहिले के भएको छ भने जानेर त्यस बेला काम चाहिँ हाम्रो काम भङ्ग भएको थियो, त्यहीबाट अहिले काम हामीले प्रारम्भ गरेका छौँ। यसलाई जटिल पनि छैन र सरल पनि छैन, जे अवस्था पहिले थियो त्यो अवस्था नै विद्यमान हो। जानेरबाट हिजोको काम भङ्ग भएर संविधान सभा अवसान भयो र अहिले त्यही बिन्दुबाट हामी काम प्रारम्भ गरिरहेका छौँ। त्यसैले राज्यको पुनर्संरचनाका सम्बन्धमा त्यस बेला राज्य व्यवस्था राज्य पुनर्संरचना समितिले प्रस्तुत गरेको यसका आधारहरूको बारेमा अहिले पनि विमति छैन र त्यस बेला पनि कसैको विमति थिएन। पहिचानका 5 र सामर्थ्यका 4 आधारमा राज्य पुनर्संरचना गर्ने भन्ने सैद्धान्तिक जो अवधारणा अगाडि आयो त्यस बेला कुनै पनि दलको त्यसमा असहमति थिएन, सहमति थियो र अहिले पनि त्यो सहमति कायम छ। अब अहिले त्यस बेला पनि एउटा विवादको विषय के हो भने राज्यको सङ्ख्या कति हुने, त्यसको नामाकरण के हुने भन्ने विषय हो। राज्यको सूचीहरू, साझा सूचीहरू, साधन स्रोतको उपयोगका कुराहरूमा पनि विवाद थिएन, तर विवाद त्यस बेला के आयो भने उसको राज्य प्रान्तको काम कर्तव्य कति हुने, अधिकार क्षेत्रमा पनि विवाद थिएन। विवाद वास्तवमा भन्ने हो भने असाध्य अर्कै ढङ्गले नाम र सङ्ख्या मात्र केन्द्रित भयो जुन वास्तवमा जाय थिएन। त्यसले अहिले नाम र सङ्ख्यामा भन्दा पनि अब यो सङ्ख्या कति हुने, नाम कसरी राख्ने, यो मूलभूत प्रश्नै होइन। खालि प्रान्तमा के अधिकार रहन्छन्, स्थानीय निकायमा के अधिकार रहन्छन्, केन्द्रमा के अधिकार रहन्छ, साधन स्रोतको परिचालनमा उनीहरूको भूमिका के रहन्छ, यी महत्त्वपूर्ण कुराहरूमा त्यस बेला पनि विवाद थिएन र विवाद अहिले पनि छैन। र मूल कुरा भनेको तपाईँ आफै कल्पना गर्नुहोस्, नामसँग र सङ्ख्यासँग यसको के अर्थ छ? हो, सङ्ख्यासँग एउटा अर्थ राख्छ कि यदि जति ठुलो सङ्ख्यामा हामीले प्रान्त निर्माण गऱ्यौँ भने हाम्रो अर्थव्यवस्थाले त्यसलाई धान्छ कि धान्दैन? त्यस प्रकारका हाम्रा पूर्वाधार निर्माण भएका छन् कि छैनन्? यतातिर हामीले सङ्ख्याको बारेमा सोच्नुपर्ने हुन्छ भने नामका बारेमा यो पहिचानको मुद्दा भनेको खालि सङ्घीय प्रान्तको नाम राखेर पहिचान हुने होइन। पहिचान र प्रतिनिधित्वको सवाल भनेको राज्यका विभिन्न निकायहरूमा निर्वाचन प्रणाली, अब लोकसेवा प्रणाली लगायतका विषयहरूमा पहिचान र प्रतिनिधित्वको सवालको ग्यारेन्टी गर्नुपर्छ। त्यसो गरेपछि तपाईँलाई चाहिँ कस्तो लाग्छ, यो राज्य पुनर्संरचना गर्दाखेरि दलहरूले अहिलेको तपाईँले अब सबै नियालिरहनु भएको हिसाबले कतिवटा जति सङ्ख्यामा हाम्रो नेपालमा सहमति होला सबै दलको, एउटा सानो दल भए पनि तपाईँले मूल्याङ्कन गर्दाखेरि ठुला दलहरू बिच कतिवटा सङ्ख्यामा चाहिँ सहमति हुन सक्छ? अहिले हेर्दाखेरि तपाईँ सहमति यसो हेर्दाखेरि हेर्नुहोस्, हाम्रो स्थिति कस्तो छ भन्दाखेरि दुईटा विशाल राष्ट्रको बिचमा छौँ हामी, दुईटै आर्थिक रूपले उदयमान राष्ट्रहरू हुन् र यो दुईटै राष्ट्रसँग हाम्रो पहुँच प्रान्तहरूको जुन वन्य प्रान्तहरूको दुवै राष्ट्रसँगको एउटा पहुँच पनि हामीले कायम गर्ने ढङ्गले भौगोलिक विभाजन गर्दा उपयुक्त हुन्छ। किन भन्दाखेरि हामी दुईटा विशाल आर्थिक रूपले उदयमान राष्ट्रहरूको बिचमा छौँ, यो हाम्रो चुनौती मात्र होइन यो ठुलो अवसर पनि हो। दुवै राष्ट्रले गरेका आर्थिक विकासबाट लाभ लिनका लागि कुनै पनि वन्य भोलि नयाँ प्रान्तको कुनै पनि राष्ट्रसँग उनीहरूको पहुँच चाहिँ अनिवार्य छ। त्यसो भएन भने त्यो राज्य ले वास्तवमा भन्यो भने धेरै अवसरहरूबाट वञ्चित हुनुपर्छ। यसकारण यसो हेर्दाखेरि धेरै कुराहरू हामीले अहिले ध्यान के दिनुपर्छ भने हाम्रो मुलुकको मूल भन्नाले हामीले 3 कुरामा ध्यान दिनुपर्छ। मधेस, पहाड र हिमाल, यी 3 चिजको समुच्च नाम नेपाल हो र त्यो भूगोलको पनि आफ्नै महत्त्व छ। पहाडको आफ्नै महत्त्व छ, हिमालको आफ्नै महत्त्व छ, तराईको आफ्नै महत्त्व छ। यी 3 खालका भूगोलहरूको विशेषता भएका राज्यहरू निर्माण गर्न सकियो भने यो लङ लास्टिङ हुन सक्दछ र यसले वास्तवमा भन्यो नेपालको अहिलेको जो एक किसिमले भन्ने हो भने वातावरणमा आएको जुन व्यापक ह्रास भएको छ यसलाई रोक्नका लागि पनि मद्दत पुग्न सक्दछ। हामीलाई थाहा छ एउटा तराई बिना पनि नेपालको अस्तित्व सम्भव छैन। यदि हिमाल र पहाडको रक्षा गर्न सकियो भने तराईलाई बचाउन पनि सकिँदैन। यो वास्तवमा वातावरणका क्षेत्रमा रहेका यी जो अन्तर सम्बन्धित विषयहरू छन् यसलाई पनि एउटा राज्यले व्यवस्थापन गर्न सक्ने खालको एउटा भौगोलिक विभाजन पनि जरुरी छ। मदन बहादुरजी, अहिले जुन संविधान सभामा अब जतिसक्दो चाँडो संविधान जारी गर्नुपर्छ भनेर दलहरू प्रतिबद्ध छन्, यो अवस्थामा तपाईँको विचारमा राज्य पुनर्संरचनाको बहसलाई चाहिँ कसरी अगाडि बढाउनुपर्छ? राज्य पुनर्संरचनाको बहस यो व्यापक बहस हुन्छ, यसमा धेरै पार्टीको पनि आफ्नो धारणा छ, पार्टीभित्र पनि अझ हामीहरू पनि आफ्नो आफ्नो व्यक्तिगत धारणाहरू छ, त्यसैले यसमा बुँदागत रूपमा छलफल हुन्छ त्यहाँ, अहिले त्यो छलफल त सुरु भएको छैन। तपाईँहरू जस्तो जुन अब पहिलो संविधान सभा नभएको अहिले नयाँ सभासदहरू हुनुहुन्छ, तपाईँहरूको विचारलाई चाहिँ यो प्रक्रियामा कसरी समावेश गरेर अब भनौँ न संविधान सभाको पहिलो संविधान सभाले सहमति गरेका विषयलाई त यसले स्वीकार गरिसक्यो, अब त्यसमा कसरी चाहिँ तपाईँहरूका विचारलाई समेटेर लाने? अब यी सब कुराहरू अब यो अहिले एकपल्ट त सबै अब साइन्टिक छलफल मात्र भइरहेको छ, यसमा कुनै थपघट हुने अवस्था छैन, यो सबै तपाईँको चाहिँ गएर मसिडामा गइसकेपछि मसिडामा फर्काएर फेरि एकपल्ट बस हुन्छ, जो पुनाको रूपमा छलफल हुन्छ, त्यस बेला यसमा केही परिवर्तन अथवा केही थपघट गर्नुपर्ने भयो भने सायद गर्ला। मलाई जहाँसम्म लाग्छ सहमति भइसकेका विषयमा चाहिँ थपघट गर्ला जस्तो लाग्दैन अहिले पनि, यदि त्यसमा तिमी फेरि थपघट गर्ने गर्यो भने चाहिँ यो संविधान बन्न गाह्रो हुन्छ। अहिले एउटा खालि साइन्टिक छलफल हुने कुरामा त तिन चार दिन पाँच दिन एउटा विषयमा भइरहेछ भने फेरि हरेक बुढा बुढामा थपघट गर्ने पाइने भने त फेरि हिजोको चाहिँ सहमति भइसकेका कुराहरू अहिले यो ग्रहण गर्ने भन्ने कुरै मिलेन। त्यसैले अहिले अब मलाई सभामुखज्यूले पनि जुन किसिमले जानुभएको छ, अहिले सहमति भएकोलाई सहमति मसौदामा पठाउने, असहमतिलाई फेरि विवाद समाधान रूपमा पठाउने होइन, त्यो प्रक्रियाले अलिक छिटो हुन्छ यो। र अनि सहमति भइसकेको कुरामा मेरो जहाँसम्म लाग्छ फेरि बुन्दाको रूपमा छल्फल होला जस्तो मलाई लाग्दैन। यो आनन्द पोखरेलजी, एमाले एकल पहिचान हुँदैन भनेर अहिले जुन चुनावमा जाँदाखेरि जसरी बहुपहिचान भनेर क्लियर भएको थियो, स्पष्ट भएको थियो, त्यस्तो त्यो संविधान सभामा एमाले स्पष्ट नभएर समस्या आएको थियो कि के हो समस्या? यसो समस्या हिजोको सन्दर्भमा एमाले मात्र होइन, सबैमा क्लियरिटी थिएन। 62 जनआन्दोलन, त्यसपछि मधेस आन्दोलन, जे खालको सृजना भयो, संविधान सभाभित्र संहिता जाने भन्ने निर्णय गरेर संविधान संशोधन भयो, त्यो भइसकेपछि सबै थिएन। र राज्य पुनर्संरचना समितिले एउटा चाहिँ सामर्थ्य र पहिचानलाई, सामर्थ्यको मुद्दालाई, पहिचानको मुद्दालाई जुन प्रश्न बनाएर एउटा प्रतिवेदन तयार गर्यो, तर प्रतिवेदनले जोड रूपमा चाहिँ के गरेको छ भने एकल पहिचानलाई जोड दिएको छ, आत्मनिर्णयको अधिकारलाई जोड दिएको छ। र त्यसो भएको कारणले गर्दाखेरि ती चिजहरू नै पहिचान, किन हाम्रो जस्तो जातीय भौगोलिक भाषिक विविधता भएको सांस्कृतिक विविधता भएको मुलुकलाई, एउटा क्लस्टरमा बसेको मुलुक, एउटा जातीयको मात्रै बहुमत नभएको एकातिर, अर्कोतिर हाम्रो हिजो कुनै पनि सार्वजनिक सत्ता सम्पन्न राज्य थिएनन्, एकीकृत राज्य थियो। त्यो अवस्थालाई जुन ढङ्गले चाहिँ आत्मनिर्णयको अधिकारको राइट टु सेल्फ डिटर्मिनेसनको कुरा गर्ने, संयुक्त राष्ट्रसङ्घको मान्यता गर्दा राइट अफ सेल्फ डिटर्मिनेसनको प्रश्न एउटा तहमा होला, स्रोतमाथिको आत्मनिर्णयको अधिकारको प्रश्न होला, तर राज्यलाई छुट्टिन पाउने गरी आत्मनिर्णयको अधिकारको कुरा जुन छलफल बहस विगत संविधानलाई, त्यो नै आफैमा त्रुटिपूर्ण थियो। त्यो त्रुटिपूर्ण कुराको निष्कर्षले राज्य पुनर्संरचना हुन सक्दैन थियो। अहिले त्यो सिकाइले दोस्रो संविधान सभामा राजनीतिक दलहरू प्रष्ट रूपमा चाहिँ प्रथममा भनेको नेकपा एमाले बहुपहिचान सहितको संहिताको पक्षमा आयो, धान्नै नसक्ने प्रदेश होइन, धान्न सक्ने उत्तर दक्षिण सहित जोडिएर राजधानी चाहिँ कम्ती तराई र हिमाल जोडिनु पर्छ भन्ने मान्यतामा चाहिँ जुन संहिता बनाउनु पर्छ स्पष्ट निस्किन आयो। काङ्ग्रेस पनि साझा पहिचानको कुरा लिएर आयो र माओवादी पनि अब एकल पहिचानको संविधान बन्न सक्दैन भनेर बेला बेला बोल्दै आयो अहिले जेसुकै भनी त। यी सबैले गर्दाखेरि अब संहिता मैले संहिता कति प्रदेश र कति के कुन नामको भन्यो भने संहिताले जनतालाई अधिकारको निक्षेपण गर्छ गर्दैन, समुदायलाई अधिकार सम्पन्न गर्छ गर्दैन, स्रोतको मालिक जनताहरू भन्छन्, स्रोतको मालिक उनीहरू हुने त्यसको छुनुफानु उनीहरूले पाउने किन, त्यसको लाभको हिस्सा उनीहरूले पाउने किन पनि यो कोणबाट अहिलेको बहस छलफलको केन्द्रबिन्दु हुन्छ। त्यसकारण यो संहिताको प्रश्न के हो भनेदेखि केवल सङ्घको नाममा प्रदेशको नाममा मालिक बनाउन जनतालाई अधिकार सम्पन्न बनाउने गरी हामी छलफल बहस गरेर प्रदेशहरूको नयाँ प्रदेशको भन्दाखेरि मेरो मान्यता सामर्थ्यको कुरा होला, पहिचानको कुरा होला, एउटा मुलुकले दुईटा देशलाई किनभने आफैमा नाकाबन्दीमा हुने एउटा प्रदेशमा विवाद भयो भने त्यसो भने मतलब कम्तीमा चाहे दक्षिण होस् चाहे उत्तर होस् दुईटा छिमेकीसँग जोडिएको सीमा हुनुपर्छ र अरू धेरै प्रदेशसँग जोडिएको स्थिति कायम गर्नु, त्यसले गर्दाखेरि त्यो रिसोर्सको बारेमा, जनताको अधिकारको बारेमा, पहुँचको बारेमा एउटा सहज स्थिति हुनसक्छ। त्यसकारण आफैमा मुलुकभित्रै नाकाबन्दी गर्ने खालकोले अब सङ्घ बन्दैन भन्ने कुरो मेरो मान्यता हो। मदन अमात्यजी, काङ्ग्रेसले चाहिँ खास खोजेको कति प्रदेश हो, कस्तो खालको संघीयता नेपालमा सुहाउँछ? अब काङ्ग्रेसले त सकेसम्म कम प्रदेश खोजेको 5-6 किनभने अब काङ्ग्रेसले मात्रै भनेर होइन, त्यस कारण लचिलो पाराले काङ्ग्रेस गएको छ होइन, तर म मेरो व्यक्तिगत धारणा भन्यो भने यो 5 प्रदेश 5 क्षेत्रलाई 5 प्रदेश भने धेरै राम्रो छ, यो केही चल्नु परेन, यो भौगोलिक रूपले पनि मिलाउनु सजिलो हुन्छ, अनि अब उत्तर दक्षिण सबै मिलेको छ, यो चाहिँ क्षेत्र पहिला निर्धारण गर्दाखेरि पनि धेरै मिहिनेत गरेर धेरै उयो निर्धारण गरेको कुरा हो, त्यसैलाई चाहिँ 5 क्षेत्रलाई नै यो 5 प्रदेश बनाएको हुन्छ। अहिले पनि धेरै जसोको त्यो अहिले राहरू आइरहेछ, तर अब पार्टीको चाहिँ तपाईँको उत्तर दक्षिण चिर्ने 5-7 भन्ने कुरा छ, त्यही हो प्रदेशहरू त्यस्तै नै हुन्छ होला, तर गाह्रो छ मिल्न, सहमति हुन धेरै गाह्रो छ। नेपाली काङ्ग्रेस अब सबैभन्दा ठुलो पार्टी र अहिले प्रधानमन्त्री हुनुहुन्छ, संविधान बनाउने जिम्मा लिनु भएको छ, यो अवस्थामा काङ्ग्रेसले चाहिँ स्पष्ट हामीले खोजेको राज्य पुनर्संरचना यो हो भनेर आफ्नो खाका चाहिँ ल्याउनु पर्ने नि त जनतामा, ल्याउन पनि गाह्रो छैन नेपाली काङ्ग्रेसले ल्याउँछ, तर त्यो नेपाली काङ्ग्रेसले ल्याएर मात्रै हुने कुरा होइन, त्यहाँ त विभिन्न पार्टीको आफ्नो इन्ट्रेस्ट छ, बेचे इन्ट्रेस्ट छ होइन, त्यसपछि अब सबैको सहमत नबिकन संविधान बन्न सक्दैन, त्यसैले संविधान बनाउनलाई अलिक लचकता अपनाउनै पर्छ नेपाली काङ्ग्रेसले, नेपाली काङ्ग्रेस ठुलो दल भएको हुनाले उसको जिम्मेवारी बढी छ, त्यसैले अब उसले त अब हिजो पनि पार्टीबाट निर्णय गरेको छ सकेसम्म 7 नभए चाहिँ 11 पनि जान सक्ने भनेर निर्णय गर्यो, किनभने त्यो लचकताको लागि, तर मलाई जहाँसम्म चाहिँ अब 11 जान सक्ने अब परिस्थिति छैन, अरू पार्टीहरू पनि धेरै अनुसन्धान गरिसकेका छ, बुझिसकेका छ, 6-7 बस्छ होला। प्रेमबहादुरजी, अब यो महत्त्वपूर्ण कुरामा अब मतदानका आधारमा एउटा दलको ठुलो आकारको आधारमा यो मुद्दाहरूलाई छिनोफानो गर्छन् कि दलहरूले अथवा यस्तो विचारको आधारमा छिनोफानो गर्छन्, के अवस्था छ अहिले? हेर्नुहोस्, यो संसारभरि नै जहाँ संविधान सभाबाट संविधान बनाइन्छ त्यहाँ अधिकतम विभिन्न जात जाति भाषा क्षेत्र सम्प्रदायको प्रतिनिधित्व अनिवार्य हुन्छ भन्ने मान्यताबाट निर्वाचित हुन्छ, र हाम्रो देशमा पनि त्यही अनुसारको निर्वाचन भएको हो। त्यो निर्वाचनमा जाँदाखेरि संविधान सभा बन्ने संविधान तपाईँ संसारभरि हेर्न सक्नुभयो भने त्यो बहुमत र अल्मतका रूपमा बन्यो भने त्यो संविधान सभाबाट बनाएको सार्थकता हुँदैन। संविधान सभा त विभिन्न विचारहरूको मन्थन गरेर एउटा निष्कर्षमा पुग्ने विधि अवलम्बन गर्नुपर्छ। बहुमत र अल्मतको विधि त्यो संचार सरकार सञ्चालनको यो सधैँ पार्लियामेन्ट्री सिस्टममा भइरहने विधि हो, तर त्यो नितान्त नौलो संविधान सभाबाट संविधान जारी गर्ने विधि हुबहु त्यो विधिसँग मेल खान सक्दैन कि मेल खानु पनि हुँदैन। त्यसमा संविधान सभाबाट संविधान जारी गर्ने भनेको अधिकतम बहस र छलफल गरेर एउटा सहमतिमा पुगेर सर्वसम्म रूपमा जारी गर्नु नै सबैको स्वामित्व स्थापित हुने कुरा हुन्छ। आनन्द पोखरेलजी, अब पहिलो संविधान सभालाई त 4 समय थियो, अब यो संविधान सभालाई जम्मा 8 समय छ, यो 8 कसरी टुङ्गिन सक्छ यो राज्य पुनर्संरचनाको विवाद? अब दलहरूले चाहिँ ल हाम्रो चाहिँ राज्य पुनर्संरचनाको हामीले गर्न खोजेको राज्य पुनर्संरचना यो हो भनेर स्पष्ट प्रस्ताव पनि ल्याएको छैन, हामी यति नै प्रदेशहरूको सङ्ख्या यति चाहन्छौँ भनेर स्पष्ट भन्न सकेको छैन, एमाले पनि यही सङ्ख्या भनेर तोक्न सकेको छैन, त्यसो हुँदाखेरि यो बहस अगाडि बढिरहँदाखेरि यो अझै लम्बिँदै जान्छ कि? स्पष्ट धारणा दलहरूले किन नल्याएको? स्पष्ट धारणा अब आइसक्यो, एउटा के धारणा आएको थिएन भने बस्तीसम्म अधिकार पुर्याउने कुराको बारेमा दलहरूले जनतालाई इम्पावर गर्ने कुरामा कन्जुसन गरेका थिए हिजोको उसमा, अहिले त प्रदेशको आधारमा 7 प्रदेश नेकपा एमाले अगाडि सारिसकेको छ, काङ्ग्रेस पनि 6-7 प्रदेशको कुरा गरिसकेको छ, त्यसो भएको कारणले गर्दा अब प्रदेश कतिवटाको सङ्ख्याको भन्ने बारेमा धेरै ठुलो बहस र विवाद छैन, केवल नाम कसरी दिने भन्ने बारेमा बहसको विषय हो। नामको बारेमा पनि कम्तीमा सबैलाई मान्य हुने नाम लिएर जानुपर्छ र यदि नाम यहाँ तयार हुँदैन भने प्रदेशलाई पनि तय गर्न पनि दिनुपर्छ भन्ने मान्यतामा आइसकेका छन्। मलाई अब यो ठुलो विषय अहिले संविधान सभाका सदस्यले आज बहसको सुरुवात भएको छ, नेपाली काङ्ग्रेसले अरू राजनीतिक दलहरूले आफ्नो बहसको विषयहरू राखिसक्नु भएको छ, त्यसले पनि सकारात्मक दिशातिर गएको महसुस गराएको छ। तपाईँ के म के विश्वास दिलाउन चाहन्छु भने राज्य पुनर्संरचनाको इस्युको कारणले गर्दा संविधान बनाउन ढिलो हुन्छ भन्ने लाग्दैन, म मसौदा समितिको सदस्य पनि हुँ, सहमति भएका विषयहरू चाहिँ हामी त्यहाँ छलफल गर्छौँ, असहमति राजनीति समाज समिति संवैधानिक राजनीति समाज समितिले छलफल गरेर हामी कहाँ आउँछ र यो आइसकेपछि जुन विषय त्यसलाई पुरा हुँदैन त्यसलाई प्रक्रियामा जान्छ भन्ने कुरा चाहिँ स्पष्ट रूपमा आइसकेको छ। त्यसो भएको कारणले गर्दा प्रक्रिया गरेर पनि यो संविधान बन्ने भएको कारणले गर्दा अब कुनै पनि राजनीतिक दल कुनै पनि सभासदले विगतको संविधान सभाको असफलता त्यो प्रेसर जनतासँग छ र 1 संविधान बनाउनु पर्छ भन्ने दृढ संकल्पित यद्यपि म छु, मैले पार्टी प्रेसर गरेको छु, त्यसो भएको कारणले गर्दा ढुक्क हुनुहोस्, राज्य पुनर्संरचनाको कारणले गर्दा संविधान बन्न ढिलो हुन्छ नि, खाका हामीले तयार गरेको छौँ, त्यही खाका कारण जानको लागि अधिकतम पार्टीले सहमत गराउनको लागि हामी लाग्नेछौँ। मदन अमातेजी, अब संख्याको त कुरा गर्नुभयो होइन, नाम चाहिँ कस्तो हुनुपर्छ? पहिला त यो मेन संविधान बन्न नसक्नुको कारण पहिचानको कारण देखाउँदै नाम प्रदेशहरूको नाममा सहमति नभएर अलि बढी कुरो बिग्रिएको थियो। होइन, नाम त प्रदेशलाई नै जिम्मा दिनुपर्छ, उनीहरू आफै नाम राख्छ, हामी अरू केन्द्रले नाम राखेर हुँदैन, उनीहरू आफ्नो आफ्नो किसिमको उनीहरू त्यहाँ छलफल गर्छ, नाम राख्छ, उनीहरूलाई त्यहाँ प्रदेश बनाइसकेपछि प्रदेशलाई नै अधिकार दिए भइहाल्यो, त्यो नाम चाहिँ उनीहरूले आफै जे राख्नुपर्छ राख्छ, त्यसो गर्दा कि सहिलो हुन्छ, विवाद धेरै हुँदैन। विकेन्द्रीकरणको लागि भनेर जुन संहिताको खोजी भएको हो होइन, कतिपयले यो संहिताले देश टुक्रन्छ भनेर आशंका पनि व्यक्त गर्दै संहिताको विरोध पनि गरिरहेका छन्, संविधान सभामा नि अब 24-25 सिट छ विरोध गर्नेहरूको स्पष्ट, ती उनीहरूलाई चाहिँ कसरी समेट्ने एउटा सहमतिको संविधान बनाउने? यो देश टुक्रिन्छ भन्ने कुरा त होइन, हेर्नु देश वास्तवमा यो पावर डिसेन्ट्रलाइजको लागि आएको संहिता भनेको हिजो केन्द्रीकृत शासनले के गर्यो भने हाम्रो पनि धेरै गल्तीहरू छ। एकजना मन्त्री हुने, मन्त्रीले आफ्नो क्षेत्रमा मात्र आफ्नो जिल्लामा मात्रै सबै बजेट लाने अनि अरूलाई चाहिँ इग्नोर गरिने, होइन त्यस अपिलिट गर्ने, त्यो एकदमै अपेक्षा गर्ने प्रवृत्ति छैन छ, अहिलेसम्म पनि छ। त्यस कारण कुनै क्षेत्र जिल्लामा चाहिँ एकदम विकास हुने, अरू जिल्लामा नहुने, समूह पनि समूह जातिमा पनि त्यही भयो। त्यस कारण नै यो आवाज उठेको हो, होइन होला। अब तपाईँ संहितामा गइसकेपछि यी सब कुराहरू त्यहीँ सम्हाल्नुहुन्छ, त्यहाँ त सबैको आफ्नो अधिकारको कुरा आउँछ। उसले विकास गरेन भने त्यहाँ सङ्घमा चुनाव हार्ने कुराहरू आउँछ। र अरू कुरो के भने, यो सङ्घ भन्ने कुरा चाहिँ मलाई पनि चित्त बुझेको छैन। सङ्घ भन्ने जस्तो अमेरिका अर्थमा चाहिँ स्टेटहरू, सानसानो स्टेटहरूलाई चाहिँ समेटेर होइन एउटा सङ्घ बनाएको हो। नेपाल त त्यसै पनि एक ढिका एउटा देश हो, त्यसलाई विभाजन गरेर सङ्घ बनाउनु, मैले मेरो त यसमा पहिले अस्ति मैले यसमा पनि राखेको थिएँ कुरा मेरो समितिमा पनि, कि सङ्घ भन्ने चिज हटाइनुपर्छ, केन्द्र भनेर राख्नुपर्छ, केन्द्र होइन अनि अब प्रान्त र त्यहाँ जिल्ला पनि हुनुपर्छ। जिल्ला नभइकन त्यसलाई कोअर्डिनेसन गर्न सकिँदैन। यसो कुरामा त बाँकी छलफल गर्नु बाँकी नै छ। यो अब यो विषय चाहिँ अब सहमति भएको विषय होइन, त्यस कारण मेरो संविधान सभाले त जिल्ला हटाइदियो नि त, अब उसले हटाएर पनि होइन, अहिले अब सहमति त आउँछ नि, अब फेरि छलफलमा त त्यो फेरि राख्नुपर्छ भने धेरै विचार छ, जहाँसम्म लाग्छ मलाई राख्छु होला, जिल्ला चाहिँ राख्नुपर्छ। जिल्ला हटायो भने के असर पर्छ? अहिले जिल्ला हटाएपछि कोर्डिनेसन हुन सक्दैन तपाईँको। अहिले हेर्नुहोस् त, अब एउटा हामी विचार गरौँ, अहिले पनि अञ्चलको कुरा गर्दाखेरि अहिले हामी अञ्चल भन्छौँ, अञ्चललाई कोर्डिनेसन गरे, पहिला अन्तर्राज्य थियो, अञ्चललाई कोर्डिनेसन गर्थ्यो, अन्तर्राज्य हटाइसकेपछि त्यो कोर्डिनेसन हुन सकेन, त्यो अञ्चलभित्रको जिल्लाहरूमा कोर्डिनेसन हुन सकेन। त्यसै भोलि प्रान्त र एकैपल्ट स्थानीय उ आउँदाखेरि त्यो कोर्डिनेसन हुन सक्दैन, त्यसलाई नेतृत्व गर्न सक्दैन, त्यसलाई प्रपर गाइडेन्स दिन सक्दैन, त्यो अनुगमन गर्न सक्दैन, धेरै समस्याहरू आउँछ। त्यसरी त्यहाँ त्यसलाई कोर्डिनेसन गर्ने जिल्ला जिल्ला भयो भने सहिरो हुन्छ। जस्तो अहिलेको जिल्लाको संरचनाले भने त्यो काम गरिरहेको छ अहिले, त्यसलाई सट्ट हटाउँदाखेरि त हामी चाहिँ झन् गाह्रो हुन्छ, सिस्टममा ठुलो असर पर्छ त्यसले। प्रेमबहादुरजी, उहाँहरू जस्तो ठुला दलहरूले, तपाईँहरू जो साना दल महत्त्वपूर्ण विचारहरू राखिरहनु भएको छ, तपाईँहरूको विचारलाई सम्मान गर्ने, ठाउँ दिने साना दलले भनेका कुरा सुन्ने अवस्था चाहिँ कतिको छ? कस्तो कुरा छ भन्दाखेरि, तपाईँले देख्नुभयो 47 को संविधानमा त्यसबेला त्यसलाई अस्वीकार गर्ने ताकत धेरै ठुलो त थिएन नि, त्यसलाई वास्तवमा व्यवस्था गरियो। सबभन्दा ठुलो कुरा संविधान राम्रो बनाउने मात्र कुरा होइन, बनेको संविधान प्रति सबैले स्वामित्व लिन सक्ने कुरा महत्त्वपूर्ण हो। यदि स्वामित्व लगिएन भने, अहिले सानो शक्ति भएछ भने पनि कालान्तरमा त्यसले त्यो संविधान पटाइदिन्छ भन्ने कुरा त 47 को संविधानको एउटा अकाल मृत्युले पनि प्रमाणित गरिसकेका छ। यसकारण अहिले भनेको संविधान कति राम्रो बनाउँछ त्यो आफ्नो ठाउँमा छ। यो संविधानमा हामीले बनाएको हो भनेर अधिकतम नेपाली जनताले, विभिन्न सरकार समूहले, राजनीतिक दलहरूले स्वामित्व लिन सकेनन् भने, बहुमत र अल्मतको प्रक्रियागत उसमा संविधान जारी भयो भने त्यो पनि दुर्भाग्यपूर्ण नै हुन्छ भन्ने मलाई लाग्छ। आनन्द पोखरेलजी, तपाईँले भनेको जस्तो प्रक्रियागत रूपमा गएर यो राज्य पुनर्संरचनाको बस टुङ्गायो भने भोलि दिगो हुन्छ र यो संविधान? यदि हामी प्रजातन्त्र मान्छौँ भने, प्रजातन्त्र मान्ने मान्छेले सहमति गर्ने प्रयत्न गर्ने हो, लास्ट आवर मात्रै चाहिँ के अरे प्रक्रियामा जाने हो। यसले सहमति गर्छ गर्दैन, यदि लोकतन्त्रको मूल्य मान्यता सिद्धान्त हामी विश्वास छौँ भनेदेखि मान्नुपर्छ, असहमति राख्ने तक्पा पनि हुन्छ र त्यसमा क्रमशः, किनभने एकैचोटि संविधान पूर्ण हुँदैन र यो संविधान जल्न पनि सक्छ। तर के हो भने, यी चिज, किनभने 47 को संविधान पनि जलेको स्थिति हो, यी चिजलाई पनि हामीले त्यो टोलरेट गरेर जानुपर्छ। सबै मान्छे मिनिमम उनीहरूको अधिकारलाई सम्बोधन हुने गरी, राजनीति पूर्वाग्रहले गरिने अन्य विषयहरू आफ्नो ठाउँमा रहे, तर मिनिमम जनताको अधिकारलाई सम्पन्न गरे भने जनता त्यसको विरुद्धमा आएर अगाडि बढ्न सक्ने जस्तो लाग्दैन मलाई। र त्यस्ता एजेन्डाहरू बाँकी रहेर फेरि सहमति भने जनमत सङ्ग्रह पनि जान सक्ने स्थिति रहन सक्छ। हजुर, यो राज्य पुनर्संरचनाको मुद्दामा अब बाहिर भएको नेकपा माओवादीलाई समेत सहमतिमा ल्याएर संविधान जारी गर्नुपर्ने स्थिति छ, त्यसमा चाहिँ कतिको सम्भावना देख्नु भएको छ? अहिले राजनीतिक दलहरू चाहिँ बाहिर भएका पार्टीहरूलाई पनि सम्बोधन गर्ने गरी अगाडि आउने प्रयत्न छन्। माओवादीको प्रश्नको कुरा के हो भने, उहाँहरू संविधान सभाको निर्वाचनमा भाग लिनु भएन, बाहिरी बसेर रुचाउनु भएको हो, र त्यो बाहिर बसेर खबरदारी गर्ने जुन मानसिकता बनाउनु भएको छ त्यो पनि अनसिस्टमेटिक डेमोक्रेसीभित्रको एउटा अभिव्यक्ति हो भन्ने मलाई लाग्छ। उहाँका भावनाहरू पनि आएका छन्, त्यो भावनाहरू एक माओवादीले नै अगाडि लिन्छ जस्तो लाग्छ मलाई। त्यसो भएको कारणले गर्दाखेरि उहाँको भावनालाई सकेसम्म समेट्ने प्रयत्न गर्छौँ, तर समेट्ने प्रयत्न गरेर संविधानै निर्धारित समयमा बनाउन अवरोध खडा गर्ने गरी त्यसलाई पनि हामी टोलरेट गर्ने पक्षमा छैनौँ। तपाईँलाई विश्वास छ साँच्चै नै अहिले तपाईँले भनेको जस्तो अबको 8 महिनामा जुन अहिले दलहरूले हामी संविधान जारी गर्छौँ भनेर प्रतिबद्धता जनाएको छन्, त्यतिमा नयाँ संविधान हाम्रो नागरिकहरूले पाउँछन्? यो संविधान सभाको दायित्व र कर्तव्य हो, र अहिलेसम्म हामी पूर्व निर्धारित कार्यतालिकाभित्र छौँ, जुन संविधान सभाले तयार गरेको छ, आशा छ हामी त्यही कार्यतालिकामा कम्तीमा मसौदा प्रतिवेदन, मसौदा संविधान हामी उसमा ल्याएर जारी गर्छौँ। मदन अमृतेजी, अब अन्त्यमा यो उति बेलामा युद्ध लडेको नेकपा माओवादी जसले संविधान सभा र यो राज्य पुनर्संरचनाको माग गरेको थियो त्यो बाहिर छ, अरू केही पक्षहरू पनि बाहिर छन्, कसरी सहमतिमा सबैले स्वीकार गर्ने, संविधान जारी गरेको भोलिपल्ट चाहिँ संविधान जलाइयो भनेर सुन्न नपरोस्? यो चाहिँ हेर्नुहोस्, हाम्रो मानसिकता कुरा हो। नेपाली कांग्रेस ठुलो पार्टी र सरकार प्रमुख पनि भएको उसको जिम्मेदारी हो सबैले सबैलाई समेटेर सबैको इच्छा अनुसार सकेसम्म अब हुने नहुने कुरा त हामीले त्यो होइन, सकेसम्म सबैको भावनाले बुझेर भावनाले कदर गर्ने किसिमको सम्बोधन हुने किसिमको संविधान बनाउनुपर्छ। तर संविधान भनेको एउटा कुरा सबैलाई अरू पार्टीले के बुझ्नु पर्यो भने संविधान भनेको चाहिँ यो कानुन होइन, कानुनको मूल कानुन हो यो, तर यो अरू चाहिँ नियमावली जस्तो कानुन जस्तो सबै व्याख्या गरिरहने कुरा होइन। यसमा यो ठुलो मोटो मोटो संविधान बनाउनु पर्ने आवश्यक छैन यसमा, तर यसको भावना सेन्टिमेन्टलाई बुझ्नु पर्यो, सेन्टिमेन्टमा त्यहाँ कुराहरू इङ्गित गर्नु पर्यो, राख्नु पर्यो। अब हाम्रो चाहिँ एक त समस्या के छ भने विभिन्न पार्टीहरू विभिन्न आइडियोलोजीबाट चाहिँ गाइडेड छ, त्यो आइडियोलोजीबाट गाइडेड भएको हुनाले उनीहरूले आफ्नो आइडियोलोजीलाई त्यहाँ इन्डोर्स गर्न चाहन्छ, राख्न चाहन्छ तिनीहरूले, त्यो सम्भव छैन। संविधान त्यो राख्नु, राष्ट्रलाई हेरेर संविधान बनाउनुपर्छ, राष्ट्रको हितको लागि बनाउनुपर्छ, त्यो राष्ट्रको हितको लागि राष्ट्रलाई हेरेर बनायो भने त्यहाँ समस्या होला जस्तो मलाई लाग्दैन। प्रेमबहादुरजी, अब यो गणतन्त्र घोषणा भएको 7 वर्ष पुरा भइसकेको छ, यसो हेर्दाखेरि टुँडी खेलका लागि मात्र गणतन्त्र आएको छ, जनताको घर दैलोमा गणतन्त्र आएको छैन भन्ने कुरा छ। साँच्चै नागरिकको घर दैलोमा गणतन्त्र आउनको लागि चाहिँ राज्यको पुनर्संरचना शासकीय स्वरूप चाहिँ कस्तो हुनुपर्छ? अनि यो मुख्य कुरा के भन्दाखेरि अब राज्यको पुनर्संरचनाको मूल कुरा के हो भने एउटा संहितामा त हामी सैद्धान्तिक रूपमा जाने सहमत भइसकेका छौँ। संहितामा जाने भन्नुको तात्पर्य के हो त भन्दाखेरि केन्द्रमा रहेको अधिकार तल जनतासम्म घर दैलोसम्म पुर्याउन चाहन्छौँ भन्ने कुरा हो। त्यो मोडालिटी जनताले आफ्नो नजिकभन्दा नजिकबाट उसको सेवा सुविधा र विकासको प्रत्यावृत्ति गर्न पाउन् भन्ने उद्देश्यबाट यसको संहिताको स्वरूपमा हामी जान खोज्दैछौँ। संक्रमणकालको अन्त्य नभएसम्म हामी आर्थिक विकासमा प्रवेश गर्न सक्दैनौँ। आर्थिक विकास र न्यायपूर्ण वितरण प्रणाली स्थापित नगरेसम्म समाजमा द्वन्द्व हामी रोक्न सक्दैनौँ। त्यसैले यो अन्तर सम्बन्धित कुरा छ, संविधान निर्माण, संक्रमणकालीन व्यवस्थाको अन्त्य, विकास र प्रगतिको पथमा अगाडि जाने र त्यसबाट उपलब्धि विकासका प्रतिफलहरूलाई एउटा न्यायचित ढङ्गले वितरण गरेर समाजमा एउटा सौहार्दपूर्ण वातावरणमा हामी विकासको बाटोमा अगाडि जान सक्ने एउटा न्यायपूर्ण समाज सृजना गरेपछि मात्रै, समतामूलक समाज सृजना गरेपछि मात्रै अहिलेको यो द्वन्द्व समाजमा जुन देखा पर्छ यसको व्यवस्थापन हुन्छ भन्ने मलाई लाग्छ। अन्त्यमा प्रेमबहादुरजी, अब यो जुन संविधान सभाले अहिले जुन कार्यसूची बनाएर काम गरिरहेको छ, एउटा समितिबाट अर्को समितिमा लैजाने अनि संविधान सभामा लैजाने, संविधान सभाले नि त्यसलाई समितिमा लैजाने, यो प्रक्रियाबाट जुन काम भएको छ, यो यही तरिकाले काम अगाडि बढ्दाखेरि अबको 8 महिनामा संविधान जारी हुन्छ कि हुँदैन? होइन, अहिलेसम्म जे हामीले कार्यतालिका बमोजिम अगाडि बढेका छौँ, अहिलेसम्म कार्यतालिका बमोजिम काम भइरहेछ। यही ढङ्गले जाने हो भने निश्चित रूपमा पनि त्यो निर्धारित समयमा संविधान आउँछ। अहिलेसम्म कार्यतालिकालाई हेरफेर गर्ने अथवा त्योभन्दा समय गुज्रने काम भएको छैन, कार्यतालिका बमोजिमै काम भइरहेछ। यसैले हामी आशा गरौँ त्यो काम त्यही अनुसारै पुरा हुन्छ। पहिलो संविधान सभामा राज्य पुनर्संरचनाका कारणले नै संविधान बन्न सकेन भनेर सबै दलका नेताहरूले स्वीकार गरेका छन्। तर माघ 8 गते भित्र संविधान जारी गर्छौं भन्ने दलका नेताहरूले राज्य पुनर्संरचनाको विवाद सजिलै समाधान गर्लान् कि नगर्लान् त्यो भने हेर्नै बाँकी छ। जातीय क्षेत्रीय लैङ्गिक भेदभाव अन्त्य हुने गरेर राज्यको पुनर्संरचना नगरी गणतन्त्र आएको भान नागरिकलाई पर्दैन भन्ने धारणा एकीकृत माओवादी जस्ता पार्टीहरूको रहेको छ भने केही पार्टीहरू राज्य पुनर्संरचनाको नाममा देशलाई टुक्र्याउन नहुने भनेर विरोध गरिरहेका छन्। जे भए पनि देशलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिसकेकाले कस्तो खालको संघीयता नेपाललाई सुहाउँछ र कति प्रदेश बनाउन उचित हुन्छ भन्ने बारेमा बेलैमा व्यापक छलफल गर्नु आवश्यक छ। यस्तै छलफल र विचारको निष्कर्ष सहित आजको लागि साझा नेपालको समय सकिने लागेको छ। आशा छ आजसम्म सुनेका विषयमा तपाईँले आफ्नो घर गाउँ, घट्ट पसल, चौतारो, हाट बजार, मेलापातो, विभिन्न सभा सम्मेलन, सेमिनार र आफन्तसँगको भेटघाटमा पनि सरसल्लाह गर्नुहुनेछ। साझा नेपाल सुनिसकेपछि आफूले छलफल गरेर हामीलाई प्रश्न, प्रतिक्रिया र टिप्पणी सहित लेखी पठाउनका लागि हाम्रो ठेगाना हो कार्यक्रम साझा नेपाल, पोस्ट बक्स नम्बर 19324, काठमाडौँ नेपाल। हाम्रो इमेल ठेगाना हो news@akorab.org.np।